ہے نا, من قام رمضان ایمانا واحتسابا, جو قیام کرے ایمان کے ساتھ اس نیت سے کہ اللہ میرے گناہ معاف کرے گا, اس کا اجر دیں گا, غفر اللہ ما تقدم من ذنبی, کہ اللہ اس کے پچھلے گناہ معاف کر دیتا. بالکل صحیح بات. تو کوئی انسان سال بھر نماز نہ پڑھے اور رمضان میں صرف قیام کرے تو کیا اس کے لیے بشارت ہے؟ جب تک فرائض پہ عمل نہ ہو نفل کی بشارتیں آپ کو کام نہیں آئیں گی, یہ نفل نماز ہے. تو یہ تبھی فائدہ دے سکتی ہے جب آپ فرائض کو پورا کرنے والا ہوں. یہ ان کے لیے بھی نہیں ہوگا جو صرف رمضان کے فرائض پورے کرتے اور سال بھر نہیں پڑھتے ہیں, بلکہ یہ اس بندے کے لیے ہے جو اللہ کی عبادت ہمیشہ کرتا ہے لیکن رمضان میں بڑھ چڑھ کر کرتا ہے, اضافی کرتا ہے. تو اس کے لیے غفر اللہ ما تقدمت من ذنبی, پچھلے گناہ معاف ہوتے ہیں. کون سے گناہ؟ علماء لکھتے صغائر, کبیرہ گناہ کے لیے توبہ شرط ہے. ٹھیک ہے, تو لہٰذا فرائض کا کرنے والا ہے تو پھر قیام اللیل کا فائدہ اٹھا پائیں گے. سمجھا بات؟ فرض روزے رکھتا ہے تو نفل روزوں کا اس کو فائدہ ہوگا, ورنہ نفل روزوں کی بھی فضائل آتے ہیں کہ جیسا ایک نفل روزہ رکھ لیا جائے, یا سنت موقع دا جس کو کہیں گے ہم, جو ہے کہ کوئی شخص اگر ایک روزہ رکھے ذی الحجہ کا, ہے نا, ذی الحجہ میں جو نو ذی الحجہ کا عرفے کا روزہ رکھ لے تو اس کے دو سال کے گناہ معاف ہوتے. تو انسان دو سال تک روزے نہ رکھے یا زندگی بھر فرض روزے نہ رکھے اور بولے ارے حدیث میں تو ہے نا دو سال کے, تو کس کے لیے ہے؟ کنڈیشن ہے نہ کچھ فرائض پر اہتمام. تو اسی طرح بہت سی مرتبہ جب دعاؤں کا تذکرہ آتا ہے, دعاؤں کی باتیں آتی ہیں, تو لوگ بڑا لپک لپک کے دعاؤں کو لے لیتے ہیں, لکھ لیتے ہیں, لگا لیتے ہیں, یاد کر لیتے ہیں, لیکن وہ کنڈیشنز بھول جاتے ہیں کہ یہ چیز تبھی فائدہ دیں گی جب آپ توحید پر ہو اور فرائض کا اہتمام کرتے ہو. تو اللہ رب العزت سب سے زیادہ خوش اگر کسی عمل سے ہوتا ہے تو وہ فرائض ہے, اور سب سے زیادہ نزدیک جو بندہ ہوتا ہے اللہ سے وہ فرائض سے ہوتا ہے. پھر وہ فرائض کے کرنے کے بعد نوافل میں اضافہ کرتا ہے اور اس میں بڑھ جاتا ہے تو اللہ سے اور بھی زیادہ قریب ہو جاتا ہے, اور اتنا قریب ہو جاتا ہے کہ حدیث کے اندر آتا ہے کہ اللہ تعالیٰ فرماتا ہے میں اس کی آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے. تو اس کا مطلب یہ نہیں کہ اللہ اس کے اندر چلے جاتا, سمجھ رہے آپ؟ یہ بالکل نہیں. اس کا معنی یہ کہ پھر وہ وہی چیز دیکھتا ہے جو اس کا رب چاہتا ہے اور پسند کرتا ہے, وہ اپنے ہاتھ سے وہ کام کرتا ہے جو اللہ چاہتا ہے, اللہ اس کا ہاتھ بن جاتا ہے, مطلب ہر وہ کام وہ کرتا ہے جو اللہ چاہتا ہے. ٹھیک ہے, حدیث میں الفاظ ہیں. تو فرائض کرتا ہے اللہ اس سے محبت کرنے لگتا ہے, اس کے بعد نوافل میں اضافہ کرتا ہے اللہ سے قریب ہو جاتا ہے. سمجھ گیا؟ جیسا کہ نفل میں سب سے افضل نفل تہجد ہے, ہے نا. اب اگر کوئی انسان فرائض نہ پڑھے روز تہجد میں اٹھے تو کیا اس کو وہ برکتیں وہ فائدہ ملے گا؟ آپ خود بولیں گے نہیں. تو یہ چیز یاد رکھنا چاہیے, ورنہ ہوتا جب بھی ایسے عنوانات لیے جاتے ہیں لوگ بولتے اچھا دعا دے دیجیے بس اس کو پڑھ لیا یاد کر لیا, ارے فائدہ تو نہیں ہو رہا ہے. تو فائدہ تب ہوں گا جب آپ توحید پر ہو اور اس کے بعد اعمال کرے, تب اس کا یاد رکھیے فائدہ ہوگا. آئیے تو بہرحال آگے بڑھتے ہیں. اب انسان کام نہیں ہے پریشان ہے تو وہ کیا کرے؟ تو سب سے پہلی چیز یاد رکھیے, جس انسان کے پاس کام نہیں ہے وہ گناہوں سے اپنی توبہ کرے اور گناہوں سے جتنا ہو سکتا ہے بچے, اس لیے کہ گناہ اور معصیت وہ نقصان انسان کو کرتے ہیں اس کی زندگی میں, اس کی روزی روٹی میں, اس کی اولاد میں, اس کی بیوی میں اور اس کے مال میں جو نقصان کرتے ہیں, اتنا نقصان یاد رکھیے ابن آدم کو کوئی چیز نہیں پہنچاتی جتنا نقصان گناہ اور معصیت پہنچاتا ہے. اس تعلق سے میں نے بہت تفصیل میں ایک بحث کی تھی کہ گناہوں کے انسان پر اثرات اور گناہوں کے سماج پر اثرات. گناہوں کے اثرات دو چیزوں پہ, ایک فرد پر ہوتے اور ایک سماج, دونوں میں نے اس میں رکھے تھے کہ فرد پر کیسے کیسے نقصانات ہوتے ہیں اور سماج پر کیسے ہوتے ہیں. بہرحال تو سب سے پہلے گناہوں سے اپنی نفس کو انسان جو ہے پاک کریں, کیونکہ ہو سکتا ہے یہ گناہ وجہ بن رہے ہوں گے اس کی روزی میں یا کمائی میں تنگی کے لیے. تو گناہوں سے توبہ کرے جتنی ہو سکتی ہے, استغفار کی کثرت کرے. ٹھیک ہے, گناہوں سے توبہ مطلب استغفار کی کثرت. توبہ جب ہم کہتے ہیں اس کا مطلب رجوع کرنا, پلٹنا. تو توبہ جب ہم کرتے اور جب پلٹتے ہیں تو پلٹنے کے بعد جو عمل کرتے ہیں اس گناہوں کی معافی کے لیے اس کو استغفار کرتے ہیں. اس لیے توبہ اور استغفار بالکل سینونیمسلی یوز ہوتا ہے, مطلب ایک جیسا ایک ساتھ ہی استعمال ہوتا ہے, توبہ استغفار, استغفار اور توبہ. توبہ پلٹنے والا عمل, استغفار پلٹنے کے بعد پچھلے گناہوں سے معافی کو بولتے ہیں. سمجھ رہے ہیں؟ تو استغفار کی کثرت کرے, توبہ کرے مطلب پلٹے, اپنے گناہوں کو چھوڑ دے, اپنے زندگی کی اصلاح کرے اور استغفار کی کثرت کرے. یہ یاد رکھیے روزی میں برکت کا ذریعہ بنتا ہے, یہ کام کے ملنے کا ذریعہ بنتا ہے. یاد رکھیے, اس لیے کہ ہو سکتا ہے رزق سے محرومی اللہ تعالیٰ اس لیے دے رہا ہو کہ وہ انسان گناہوں میں ڈوبا ہو, اللہ کا تقویٰ نہیں اختیار کر رہا ہو. اللہ رب العزت نے سورۃ طلاق سورہ نمبر 65 اور آیت نمبر 2 اور 3 میں فرمایا کہا وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا, کہ جو اللہ کا ڈر اختیار کرتا ہے اس کے لیے اللہ تعالیٰ نکلنے کا کوئی راستہ بنا دیتا ہے یا اس کے لیے نکلنا آسان کر دیتا ہے. پھر فرمایا آگے وَيَرْزُقُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, اور ایسی جگہ سے اسے روزی دیتا ہے, رزق دیتا ہے جہاں سے اس نے گمان بھی نہ کیا ہو. تو یہ آیت بڑی اہم ہے, وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا, جو اللہ کا ڈر اختیار کرتا ہے اللہ اسے نکلنا آسان کرتا ہے. ابن عباس رضی اللہ عنہ اس کی تفسیر فرماتے ہیں جو اللہ کا ڈر اختیار کرتا ہے اللہ اس کو ہر مصیبت سے نکلنا آسان کر دیتا ہے. اس لیے کہ اس کے پیچھے ایک بڑا واقعہ ہے, لمبا واقعہ پورا لینے کا وقت نہیں ہے, شارٹ میں آپ کے سامنے رکھتا ہوں کہ کیا مصیبت تھی اور یہ آیت کی گئی، یہ آیت کب نازل ہوئی؟ اس کے پیچھے ایک صحابی کی ایک مصیبت تھی جس کے بعد یہ آیت نازل ہوئی. ہوا یہ کہ ایک نوجوان صحابی روم سے لڑنے کے لیے گئے نبی اکرم صلی اللہ علیہ وسلم کے حکم پر. اس جہاد کے اندر وہ پکڑے گئے، مطلب شہید نہیں ہوئے، پکڑے گئے، اور دشمن نے پکڑ کر ان کو بیڑیاں لگا دی پیروں پر. بیڑیاں سمجھتے ہیں نا، لوہے کی چین لگا دی اور ان کو باندھ دیا. مطلب ابھی وہ پریزن میں، جیل میں نہیں گئے تھے، یہ پریزنر آف وار، مطلب جنگ میں جب پکڑ لیتے ہیں نا، سب کو بیڑیاں لگا دیتے، ہاتھ باندھ کے رکھتے، پھر لے جانے کے بعد جو بھی ہوں گا سزا وغیرہ دی جائیں گی اپنے ملک یا اپنے شہر میں. تو ابھی ان کو بیڑیاں لگا کے رکھ دیا گیا، مطلب جنگ میں پکڑے گئے ہیں، جنگ ختم نہیں ہوئی ابھی. اب جنگ میں یہ پکڑے گئے ہیں، ان کے والدین کو خبر پہنچی کہ آپ کے بیٹے کو پکڑ لیا گیا ہے. اب ان کے والدین بڑے رونے لگے، پریشان ہونے لگے، کیا کرے؟ نبی اکرم صلی اللہ علیہ وسلم کے دوڑے دوڑے آئے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم، بڑی مصیبت آ گئی ہے، ہمارے بیٹے کو رومیوں نے پکڑ لیا ہے، اس کو زنجیروں میں جکڑ لیا ہے اور اس کو جو ہے باندھ کے رکھ دیا ہے، اب ہم کیا کریں؟ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا کہ تم استغفار کی کثرت کرو، اللہ کا ڈر اختیار کرو، تقوی اختیار کرو، استغفار کی کثرت کرو. استغفار کی کثرت خود بخود اللہ کے ڈر کی علامت ہے ایک بندے میں. تو بہرحال ان دونوں نے، وہ صحابہ اور صحابی نے جو اس نوجوان صحابی کے والدین تھے، اتنا استغفار کیا کہ وہ صحابی فرماتے، جو نوجوان بیڑیوں میں جکڑے ہوئے تھے، وہ فرماتے ہیں کہ میں رات میں بیڑیوں میں تھا، اچانک آواز ہوئی اور میری بیڑیاں ٹوٹ گئی، لوہے کی چین جو میرے پیر میں لگی تھی وہ ٹوٹ گئی. ٹوٹنے کے بعد میں نکل کے میں اونٹوں کے باڑے میں بھاگا، وہاں سے میں نے ایک اونٹنی لی اور میں اس پر سوار ہو گیا. جب اونٹنی پر میں سوار ہو کر بھاگا تو اونٹ بھی اس کے پیچھے پیچھے بھاگنے لگے دوسرے، چونکہ باڑا کھل گیا تھا، باڑا کھل گیا تھا، میں اونٹنی پر تھا، جب میں بھاگا لے کر تو دوسرے اونٹ بھی بھاگے. اور میں بھاگا چلا آیا، فجر کا وقت تھا، فجر کے وقت سے کچھ پہلے گھر پہنچے، اپنے والدین کو آواز دی، والدین بڑے خوش ہو گئے اپنے بیٹے کی آواز سن کر اور سمجھ گئے کہ ہم اللہ نے ہماری دعا سن لی، استغفار ہمارے تقوی کو قبول کر لیا. وہ باہر آئے، اپنے بیٹے سے ملاقات کی، فجر کی نماز میں جو ہے وہ گئے، مسجد گئے، نماز پڑھی. نماز پڑھنے کے بعد جو ہے اس لڑکے نے کہا، اللہ کے رسول، وہ نوجوان صحابی نے، اللہ نے مجھے رہائی آزادی تو دے دی، لیکن ایک مسئلہ ہے، یہ اونٹوں کا کیا کروں؟ یہ میرے نہیں تھے، پورے اونٹ بھاگ کر آ گئے تھے پیچھے، مطلب ایک اونٹنی پر وہ سوار ہوئے بھاگنے کے لیے، تو پورے اونٹ باڑا کھلا تو بھاگ کر آ گئے. اب یہ اونٹوں کا کیا کروں؟ دشمن کے اونٹ ہیں نا، میرے نہیں ہیں، میں نے تو ایک مینس، ذریعہ اختیار کیا بھاگنے کا، یہ اونٹ، اب کیا کروں؟ تو یہ آیت نازل ہوئی، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا، جو کوئی اللہ کا تقوی اختیار کرتا ہے اللہ اس کے لیے نکلنا آسان کر دیتا ہے، مصیبت، پریشانی، تنگی، تنگ دستی، نکلنا آسان، مخرجہ، نکلنا آسان کر دیتا ہے. وہ یرزق من حیث لا یحتسب، اور ایسی جگہ سے روزی دیتا ہے جیسا گمان بھی نہیں کیا ہوگا. نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، یہ اونٹ تمہارے ہیں، رہائی کی رہائی اور اونٹ کے اونٹ، اور اونٹ تو مذاق نہیں ہے. اس زمانے میں سمجھ لیجیے کہ اونٹ مطلب آج کے زمانے میں ایک کار، اب اتنی گاڑیاں مل گئی، اتنے اونٹ مل گئے، مالداری ہو گئے نا ایک طرح سے. تو ایسی جگہ سے اللہ نے روزی دی جہاں سے انہوں نے گمان بھی نہیں کیا ہوگا. دو فائدے ہوئے تقوی کے، دو فائدے کیا ہوئے؟ ان کے والدین نے جو استغفار کیا، تقوی اختیار کیا، دو فائدے کیا ملے؟ ایک بیٹے کی رہائی اور دوسرا روزی، ایسی جگہ سے جہاں سے سوچا بھی نہ ہوگا. تو یہ آیت بڑی اہم ہے، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا، ہر قسم کی غم سے عبداللہ ابن عباس رضی اللہ فرماتے ہیں، نکلنا آسان کر جو اللہ کا تقوی اختیار کرتا ہے اور استغفار کی کثرت کرتا ہے. وہ یرزق من حیث لا یحتسب، اور ایسی جگہ سے روزی دیتا ہے جہاں سے اس نے سوچا بھی نہ ہوگا. تو اگر ہم بھی چاہتے ہیں رزق میں کمی ہے، کام کاج نہیں مل رہا ہے، تو اللہ کا تقوی اختیار کیجیے، اللہ کا تقوی اختیار کیجیے، اور اس کے بعد کیا کیجیے؟ استغفار کی کثرت کیجیے. تو انشاءاللہ عزیز اللہ وہاں سے دیں گا جہاں سے ہم نے سوچا نہیں ہوگا. آئیے آگے بڑھتے ہیں. اسی طرح جو ہے یہ بات بھی ہمارے ذہن میں ہو، جب ہم کام کاج نہیں ملتا، رزق کی تنگی کا ہم جو ہے کبھی کبھار بولتے ہیں، یہ بات بھی ذہن میں ہو کہ اللہ تعالیٰ نے جتنا ایک انسان کا رزق لکھا ہے تقدیر میں، وہ رزق کو حاصل کیے بغیر وہ دنیا سے جانے والا بھی نہیں. جو رزق اللہ نے میری تقدیر میں لکھا ہے، وہ رزق مجھ تک پہنچنا، اس لیے کہ وہ پہنچے بغیر میں دنیا سے جانے والا بھی نہیں ہوں، موت بھی نہیں آتی انسان کو. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، ابن ماجہ کی روایت ہے، آپ نے فرما رکھا، بے شک کوئی شخص اپنا رزق پورا کرنے سے پہلے ہرگز فوت نہ ہوں گا، کوئی بھی شخص اپنا رزق پورا کرنے سے پہلے مرتا نہیں ہے، فوت نہیں ہوں گا. پھر آپ نے فرمایا اور کہا، اگرچہ اس کا رزق اسے کچھ تاخیر سے ملے، مطلب اس کا رزق اسے ملنا ہی ہے، یہ ماننا ہے، تاخیر سے ملے کا معنی یہ، ملنا ہی ہے. مطلب ایک انسان دنیا سے جب تک نہیں رخصت ہوں گا، اس کو موت نہیں آئیں گی. کب تک؟ جب تک کہ وہ اپنا رزق نہ پالے جو اس کی تقدیر میں لکھا ہے. اس کا مطلب یہ کہ میرا رزق کتنا مجھے ملنا ہے یہ لکھا ہوا ہے، اور کیوں نہ ہو. نبی اکرم صلی اللہ علیہ وسلم نے حدیث فرمایا، آپ سب جانتے ہیں اس حدیث کو، معروف حدیث ہے کہ آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جب انسان ماں کے پیٹ میں 40 دن 120 دن 4 مہینے کا ہوتا ہے، ایک فرشتہ آتا ہے اور کہتا ہے، اے اللہ، اے رب، کیا لکھوں؟ اللہ کہتا ہے لکھ دو اس کے بارے میں فلاں فلاں، پھر وہ پوچھتا ہے رب عمر کتنی لکھوں، تو اللہ کہتا ہے اتنا لکھ دو اس کے لیے، تو لکھ دیتا ہے کہ اتنا جیے گا، اے رب کتنا رسک لکھوں، اللہ بولتا ہے اتنا رسک لکھو، وہ لکھ دیتا ہے، ٹھیک ہے، اے رب مطلب اس کی تفصیلات اللہ رب العزت دیتا جاتا ہے، اور وہ پوچھتا تھا فرشتہ حدیث میں چار چیزوں کے تعلق سے آتا ہے، اس میں ایک چیز ہے کتنا رسک، کتنا جیے گا، کیسے مرے گا، مطلب ایمان پر یا کفر پر، وہ لکھ دیا جاتا ہے، سمجھ رہے بات، تو میں پیدا بھی نہیں ہوا تھا تو میرا رسک لکھا جا چکا ہے۔ یہ حدیث ابن ماجہ کی بتا رہی ہے کہ کوئی بھی انسان رزق حاصل کیے بغیر دنیا سے نہیں جانے والا ہے، مطلب چونکہ رزق لکھا ہوا ہے اس کو ملنا ہی ہے، تو یہ بات بھی ہمارے ذہن میں ہو کہ ہمارا رزق کتنا ملے گا، یہ لکھا ہوا ہے، ٹھیک، لکھا ہوا ہے، اور اس میں اس چیز کا بھی انسان کو اطمینان ہو، اطمینان ہو، اس لیے کہ آج ہم جو دور میں گزرتے ہیں نا، ہمیں کتنا ہی مل جاتا ہم مطمئن نہیں، سو ملنے والا بول رہا ہزار کیوں نہیں ملتا، ہزار ملنے والا بول رہا لاکھ کیوں نہیں ملتا، لاکھ ملنے والا بول رہا کروڑ کیوں نہیں ملتا، حالات ہی ہمارے کیوں، تو ہم لوگ نیچے والے کو نہیں اپنے سے اوپر والے کو دیکھتے ہیں، تو پھر تو سیٹسفیکٹری لیول کبھی حاصل نہیں ہوں گا، اور اللہ تعالیٰ نے جو فرق رکھا ہے دنیا میں، لوگ مالدار اور غریب ہوتے ہیں، کیوں ہوتے ہیں، اگر اللہ تعالیٰ یہ سسٹم اپنی حکمت سے نہ بناتا تو دنیا کے اندر مال و دولت کا فائدہ کیا ہوتا، آپ بتائیے مجھے، آپ جتنے مالدار ہیں میں بھی اتنا مالدار ہوں، آپ جتنے لکھوں اور کروڑ پتی میں بھی اتنے لکھوں اور کروڑ پتی ہوں، اب آپ کو اپنا گھر بنانے نکلنا ہے اور مجھے بھی اپنا گھر بنانے نکلنا ہے، بنوائیں گے کس سے آپ لوگ، جو اللہ نے اونچ نیچ رکھا ہے یہی تو وجہ ہے کہ پورا سسٹم دنیا کا چلتا ہے، اس کی ضرورت وہ ہے، اس کی ضرورت وہ ہے، اگر سب برابر ہو جاتے تو اس سماج کے اندر آپ سوچیے کیسے انسان کام کرتا، بلکہ طاقت اور لوگ پھر کسی کو غلام بنا لیتے، چونکہ مالی اعتبار سے سب برابر ہیں، اب کام لینا ہے تو غلامی ڈالو اس کے اوپر، غلامی ڈالے بغیر کام تھوڑی کریں گا، مالداری میں تو برابر ہے، تو اللہ رب العزت نے جو یہ سسٹم رکھا ہے یہ بڑی حکمت والا ہے، سمجھ رہے آپ، اور اس کے بغیر دنیا چل نہیں سکتی، میں بات اس لیے کہہ رہا ہوں کہ کمیونزم ایک فلسفہ آیا تھا، فلسفہ یہ تھا کہ سارے لوگ مال میں برابر ہونا چاہیے، اسٹیٹ جو ہوں گا وہ مالک ہوں گا پورے مال کا، اور سارے لوگوں کو برابر دیا جائیں گا، مطلب 100 روپے آپ کماتے 100 روپے آپ بھی، مطلب مینیجر کو بھی 100 روپیز اور ورکر کو بھی 100 روپیز، وہ سسٹم کولیپس ہوگا، اس لیے کہ مینیجر نے بولا میں کام کس لیے کروں جب مجھے بھی اتنا ہی ملتا ہے جتنا جو کچھ نہیں کرتا اس کو ملتا ہے، جو کام مزدور محنت سے کر رہا ہے وہ سوچ رہا ہے میں کیوں کام کروں، وہ سست اور عہدی کو بھی جو اتنا ہی ملتا ہے جتنا مجھے ملتا ہے میں کیوں کروں، فلسفہ کولیپس ہو گیا، 50 سال بھی کمیونزم جو ہے اپنے آپ کو سنبھال نہیں سکا، رشیا جو USSR بنا، ٹھیک ہے، اور بہت سارے ملک دنیا کے جو کمیونزم اختیار کے، سارے کے ساروں میں کمیونزم آج مکمل طور سے ختم ہو چکا ہے، یا جہاں باقی ہے تو کچھ ایک حکومت کے ایک شعبے میں باقی جگہ سے ختم ہو چکا ہے، رشیا میں ختم ہو چکا ہے، اکثر ممالک جو ہے ختم ہو چکے ہیں نا، ٹک نہیں پایا فلسفہ، چونکہ اللہ کی حکمت کے خلاف بغاوت تھی، اللہ جانتا ہے دنیا کیسے چل سکتی، بہرحال تو اس چیز کو آپ سمجھیں، میں یہ کیوں کہہ رہا ہوں، نہ بولیں گے ارے آپ نے بولی یہ دعا ہوا سب میں کر رہا پورے اعمال کر رہا لیکن مسئلہ حل ہی نہیں ہو رہا ہے، تو آپ اپنے اوپر والے کو دیکھ رہے ہیں اس لیے مسئلہ حل نہیں ہو رہا ہے، جب نیچے والے کو دیکھیں گے نا تو آپ کہیں گے الحمدللہ میرا ایک بھائی ہے جو 50 روپے روز کماتا ہے، الحمدللہ میں تو اتنا کما لیتا ہوں 100 روپے جس سے میرا گزارا ہوتا ہے اس سے ڈبل، الحمدللہ تب یہ لیول اٹین ہوگا، ورنہ پھر ہر آدمی یہی دعا کرتا رہے گا رزق میں اضافہ، رزق میں برکت، میرے نہیں ہو رہی، چونکہ جو 1000 میں کماتا ہے اس کو 1,00,000 چاہیے، جو 1,00,000 کے کماتا ہے اس کو 1,00,00,000 چاہیے، سیٹسفیکٹری لیول نہیں آئے گا پھر، اور مرنے تک صرف ہونا اور ہونے میں چل جائیں گی دنیا، تو میں یہ بولنا چاہ رہا ہوں ایک اطمینان کا لیول ہونا چاہیے کہ میں اپنے دین پہ چلتے ہوئے، حلال روزی کماتے ہوئے، بغیر کسی سے قرض لیتے ہوئے ایک اچھی زندگی گزارا ہوں، بس یہی زندگی اچھی ہے، نیچے والے کو دیکھے دیکھو بیچارہ تو تنخواہ کے لیے پریشان، ملتی ہے 2 مہینے لیٹ ملتی فلاں، الحمدللہ یہ بات رہنا چاہیے، ورنہ میں یہ بات کہہ رہا ہوں تو آپ بولیں گے ارے بہت اچھی بات مل گئی، اب میں کروڑپتی سے بلینئر کیسے بنوں اس کے چکر میں جاتا ہوں، اطمینان کا ایک لیول ہونا چاہیے انسان کے لیے، تو بہرحال آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں انسان جب تک اپنا رزق نہیں لے لیں گا دنیا سے جو رکھا گیا، جانے والا نہیں، کتنا لکھا ہے ہم جانتے نہیں، لیکن جو حدیث میں ہے نا اپنے سے نیچے والوں کو دیکھو اوپر والوں کو مت دیکھو، مالی اعتبار سے، اور دینی اعتبار سے کیا کرنا ہے، دینی اعتبار سے ہم کو دین میں اپنے سے اوپر والوں کو دیکھنا، نیچے والوں کو نہیں، ہمارا اصول پورا الٹا ہے، دنیا کے اندر کس کو دیکھتے ہیں ہم، اپنے سے اوپر والوں کو، ارے ان کا ایک بنگلہ بن گیا اپنا دوسرا بننا چاہیے، انہوں نے گاڑی لے لی میں نے اب تک کیوں نہیں لیا، ٹھیک ہے یہ پیمانہ ہے، دین کے معاملے میں کوئی بول رہا ارے نمازوں کیا، دیکھو وہ مولانا ان کے بچے نہیں پڑھتے، میں تو اچھا میں 2 ٹائم پڑھتا نا، دین میں اپنے سے نیچے اور دنیا میں اپنے سے اوپر، اصول دین میں اپنے سے اوپر دنیا میں اپنے سے نیچے، کہ دیکھو کس طرح سے تابعین یا صحابہ کیسے نمازی پرہیزگار تھے ہمیں بننا چاہیے، ٹھیک ہے، مالی اعتبار سے اپنے سے غریب، دیکھو یہ دیکھو میرے پاس تو اتنا ہے یہ تو میرے سے غریب ہے، الحمدللہ اللہ نے ہم کو اچھا رکھا، تو یہ ہونا چاہیے یاد رکھیں، ٹھیک ہے، تو وہ ایک سیٹسفیکٹر یہ لیول آئیں گا، ورنہ زندگی بھر پھر گزر جائیں گے صرف رزق میں اضافے کی ہم کوشش کرتے رہیں گے، ایک لیول آنا چاہیے اطمینان کا انسان، ٹھیک ہے، کنٹینٹ جس کو بولتے کہ اللہ نے جو دیا مطمئن ہوں میں جو میرے رب نے دیا، ठीक है। तो ये कोई इंसान दुनिया से जाने वाला नहीं जब तक जितना रिस्क लिखा है वो पाना ले, ठीक है। इसी तरह जो है फ़ख्र और फाके से इंसान ने डरना नहीं चाहिए, याद रखिए। अगर गरीबी आ जाती है, भूख, मतलब जिसको कहेंगे इंसान पैसे की कमी से भूख में रहता है, तो फ़ख्र और फाके से जो इंसान ने डरना नहीं चाहिए, इसलिए कि अल्लाह ताला के सामने ये फ़ख्र और फाका अगर इंसान पेश करे तो अल्लाह ताला इसके बदले में बहुत सारी चीज़ें इंसान को देता है। फ़ख्र और फाका, भुखमरी, परेशानी, तंगदस्ती जब होती है तो एक इंसान अगर इस सिचुएशन में आए, एक तो आजमाया जाता है, आजमाइश में खरा उतरने पर अल्लाह उसको और देता है, और दूसरा ये फ़ख्र और फाका जब होता है तो किसी के सामने इसको पेश ना करते हुए अल्लाह के सामने अगर पेश करे तो अल्लाह इसका बदला देता है। मतलब क्या, मैं गरीब हूँ तो मैं अल्लाह के सामने पेश करूँ कि अल्लाह तूने मुझे गुरबत दी, मैं मुतमईन हूँ उसके अंदर, लेकिन मुझे दुनिया की अगर और सहूलतें मिल जाए तो मैं तेरे दिन पर और आसानी से चलूंगा और फुलां करूंगा, और इजाफा कर दे रिस्क में तो हम तेरे और शुक्रगुजार बंदे बनेंगे, ठीक है। इसलिए कि आप फाके में हैं, लेकिन आप देखिए कुछ लोग भूख से मर भी रहे हैं तो उनके मुकाबले में आप बहुत अच्छे हैं, आप सिर्फ फाके में। तीन टाइम के बदले दो टाइम खाते होंगे, दो के बदले एक, लेकिन कुछ लोग भूख से मरते भी है दुनिया मालूम हर रोज़, तो उसके मामले में भी आप अच्छे हैं। तो आप ये कह सकते हैं अल्लाह मैं और इजाफे की दुआ करता हूँ। तो अपने फ़ख्र को, अपने काम ना होने को अल्लाह के सामने पेश करें तो ये भी बायस बन जाता है आपके लिए रहमत का। आइए हदीस के अल्फाज सुनिए, जामे तिर्मिज़ी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते कहते हैं जिस शख्स को फाका पहुँचा, भूख पहुँची, तंगदस्ती पहुँची, फाका पहुँचा, तो इसने इसे अल्लाह के सामने पेश किया, मतलब अल्लाह के सामने रोया, अल्लाह के सामने हाजिर किया, दुनिया को नहीं बोला। जैसे आजकल होता है ना, अब क्या देखो अल्लाह ने किसको किसको दे दिया, हमको देखो। औरतों में बहुत ज़्यादा होता है, बैठ गई मजलिस के अंदर, वो देखो उनको कितना दे रहा, नंग ढंग रहते, कपड़े पहनने का वो नहीं, ये नहीं, वो नहीं, कल के फ़कीर थे हमारे पास काम काज को आते थे, ये थे वो थे, और देखो अल्लाह ने कितना दे दिया और हमको देखो कहाँ ला दिया। ये फ़ख्र लोगों के सामने क्यों पेश किया आपने, ये फाका या ये मजबूरी अल्लाह के सामने पेश करते कि अल्लाह, समझ रहा। तो आप सब क्या फरमा रहे, जो शख्स फाके में हो, फाका पहुंचा, और उसने अल्लाह के सामने अपने फाके को पेश किया, मतलब दुआ की और उसकी शिकायत की कि अल्लाह बस हालात ऐसे है तू बदल दे इसको, अपने फाके को पेश किया, बस अल्लाह इसे जल्द या देर ज़रूर रिस्क से नवाजेंगा। एक तो आपके लिए फाका वगैरह प्रिपरेशन है, तैयारी करवा रहा अल्लाह आपसे, आजमा रहा है, दूसरा फ़ख्र और फाके को आप अल्लाह के सामने पेश करें, अल्लाह बस देखो इस तरह से हालत है, तो अल्लाह ताला आपसे फरमा रहे देर से या जल्दी से उसको रोजी देने ही वाला है। लेकिन कब, जब अल्लाह के सामने। हम लोग क्या कर रहे हैं, पूरे दुनिया के सामने रोना है हमारा, ऐसा नहीं हो रहा, वैसा हो जा रहा, उनके साथ नहीं हो रहा, हमारे साथ हो रहा, उनके बच्चे ही पढ़ रहे, हमारे नहीं कर रहे, छोड़िए अल्लाह के सामने रखिए, अल्लाह बस परेशान हो तो ही इस मामले में हल निकाल। तो आप देखिए फिर आपसे फरमा रहे अल्लाह ने जिम्मा लिया है कि अल्लाह ताला उसको दूर ही करेगा, थोड़ा जल्दी हो या थोड़ा ताखिर हो सकती है लेकिन होने वाला, समझ रहे हैं, होने वाला है वो। तो फ़ख्र को शिकायत के शक्ल में लोगों के सामने मत पेश कीजिए, माल की कमी को, नौकरी ना होने को लोगों के सामने मत कीजिए, अल्लाह के सामने की पेश कीजिए कि अल्लाह बस मैं बेरोज़गार हूँ, अल्लाह तंगदस्ती है, अल्लाह जो है फ़ख्र और फाका है, गरीबी है और भुखमरी है, मैं क्या करूँ। तो अल्लाह ताला ये वादा कर रहा है उस शख्स से कि ज़रूर इसको नवाजेंगा, थोड़ा देर से ही या जल्दी नवाजेंगा, ठीक। इसी तरह हम देखते हैं कि अल्लाह पर सच्चा भरोसा करें और कोशिश करें, अल्लाह पर सच्चा भरोसा करें और काम ढूंढने की कोशिश करें, दोनों चीज़ें एक साथ याद रखिए। जामे तिर्मिज़ी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते कहते हैं और अगर वाकई तुम अल्लाह पर वैसा भरोसा करो जैसे कि परिंदे अल्लाह पर तवक्कुल करते हैं, और अगर तुम अल्लाह पर वैसा भरोसा करो जैसे चिड़िया परिंदे अल्लाह पर तवक्कुल करते हैं, वो सुबह खाली पेट अपने घरों से निकलते हैं और शाम को भर पेट जो है सैर होकर वापस लौटते हैं। अगर तुम अल्लाह पर वैसा तवक्कुल करो जैसे चिड़िया करती है तो अल्लाह ताला तुमको भी वैसे ही देगा, परिंदों की तरह तवक्कुल करो कि सुबह जो है वो खाली पेट निकलते शाम भर पेट आते तो अल्लाह तुमको भी जो है वैसे ही रिज़्क़ देगा। मतलब अगर हम भी अल्लाह पर वैसा एतमाद और तवक्कुल करें जैसा परिंदे करते हैं कि सुबह खाली पेट निकलते शाम भरकर आते, तो अल्लाह ताला भी हमें उस तवक्कुल की वजह से और कोशिश की वजह से हमें भी वैसे ही देगा जैसा परिंदों को देता है। अब अल्लाह परिंदों को कैसा देता है हम सब जानते हैं, अपने घोंसलों से निकलते हैं और जाकर चूक कर आ जाते हैं, खेत में जाते हैं, खलियानों में जाते हैं, जहाँ भी जाते हैं। लेकिन इंसान ऐसा तो नहीं कर सकता ना कि यहाँ से निकला और किसी खेत में जाके खा लिया, या चोरी हो जाएंगी, ये तो वैसा नहीं कर सकता। लेकिन माना क्या है, माना यह है कि परिंदे तवक्कुल के साथ घरों से घोंसलों से निकलते हैं, कोशिश करते हैं तो अल्लाह ताला उनको भर पेट वापस घर भेजता है, ये माना इस हदीस का। तो यहाँ दो चीज़ें पता चली, एक अल्लाह पर तवक्कुल करना है रिस्क के मामले में, रोज़ी के मामले में, काम के मामले में, और दूसरा दूसरा क्या करना है? दूसरा ये है कि कोशिश करना है मेरे भाई, ठीक है, कोशिश करना है। ये मैं क्यों कर रहा हूँ कोशिश करना है बार बार? इसलिए कि कोशिश नहीं करेंगे बोलेंगे हम तवक्कुल कर रहे अल्लाह पर, तो रिस्क घर पे नहीं आने वाला दस्तक लेकर। हदीस में क्या, अगर तुम वैसा तवक्कुल करो, भरोसा करो जैसे परिंदे करते हैं कि सुबह खाली पेट निकलते शाम भर पेट आते, तो अल्लाह भी तुम्हें वैसे ही देंगे जैसे परिंदों को देता है। परिंदे क्या करते हैं हदीस में, थोड़ी परिंदे अपने घोंसले में बैठ के तवक्कुल करते हैं, परिंदे तवक्कुल करके अपने घोंसलों से निकलते हैं, हदीस में अल्फाज है निकलते हैं, तो निकलो ना अपने घरों से तवक्कुल करके अल्लाह पर। अब्दुर्रहमान इब्ने औफ रज़ी अल्लाह अन्हु मदीना पहुंचे, मदीना पहुंचते ही उनके मुआखात कर दी गई, भाईचारा बांध दिया गया एक सहाबी से, उन्होंने कहा कि हाफा पूरा मैं बांट ले तो अब्दुर्रहमान तुम्हारे साथ। अब्दुर्रहमान इब्ने औफ रज़ी अल्लाह अन्हु फरमाते ठीक है, ये बात तो ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम ने मुआखात बांध दी, मैं ले सकता हूँ लेकिन मैं लेना पसंद नहीं करता, बाजार का रास्ता बता दीजिए। परिंदे निकलते हैं तवक्कुल करके, बाजार का रास्ता बता दीजिए। अब्दुर्रहमान इब्ने औफ रज़ी अल्लाह अन्हु को उन्होंने बता दिया बाजार का रास्ता, निकल गए दिन भर मेहनत की जाकर। अब्दुर्रहमान इब्ने औफ रज़ी बहुत मालदार इंसान है मक्के के, जब मक्का छोड़ा सब कुछ रह गया वहीं, मक्की वालों ने बोला जो यहाँ कमाया यहीं छोड़ के जाना है, साहबा खुश होके बोले सब ले लो लेकिन जाने दो, समझिए आप, तो सब कुछ छोड़ के आ गए। तो वहाँ के तो मिलियनर बिलियनर है अपने शहर के, लेकिन अब क्या है, क्या कोई जाते किसी बड़े सेठ ने बोलाऊंगा आइए बिजनेस संभाल लीजिए, जाकर मेहनत मजदूरी हम मालिक की होंगी, सामान उठाए होंगे। बाजार में जाते क्या चीज़ की जरूरत है, पहली एक आम इंसान जिसका कुछ नहीं, ना जान है ना पहचान है, एक नई बस्ती में आया अपने शहर को छोड़कर, जाते क्या काम मिलेगा उसको सबसे पहले, ये गाड़ी खड़ी हुई दिख रही है आपकी, धो दूँ क्या उसको, आपको ऐसा लग रहा है हेल्पर की जरूरत, उठा दूं आपका सामान। शुरुआत तो ऐसी होंगी, फौरन पहुंच गए, मेहनत शुरू कर दी, शर्माए नहीं कि क्या करूं कैसा, मैं तो इतना बड़ा मालदार था, कुछ नहीं। नतीजा शाम वापस आए पनीर और खजूर लेकर, मतलब उस दिन के खाने का इंतजाम हो गया था, पनीर और खजूर, समझ रहा, अरबों में गजाइयत के मामले में ये सारी चीज़ें मशहूर और मारूफ थी, याद रखी, जो अमूमन हिंदुस्तान में आज भी हम लोग नहीं, हमारे पास रोटी और सालन वाला सिस्टम है, वहाँ मुख्तलिफ चीज़ें, सिर्फ गोश्त खाते थे या सिर्फ पनीर और खजूर इस तरह की, या सिर्फ चावल तो सिर्फ चावल, समझ आप, या रोटी तो सिर्फ रोटी तेल में डुबाकर, ठीक है। तो बहरहाल पनीर खजूर उनके लिए पूरा खाना गजायत थी, खाना ला लिया, हुआ तवक्कुल, निकले कोशिश, ये नहीं कहा कि मेरी मुलाकात होगी तुमसे अब तवक्कुल करके घर में रहता हूँ देखता हूँ कैसा रिस्क आता है। परिंदे जैसा तवक्कुल करते हैं सुबह खाली पेट निकलते हैं, निकलना है आपको भी, ये काम हमें भी करना याद रखे तो अल्लाह ताला देगा। इसी तरह जो है गुनाहों से तौबा इस्तिग़फ़ार जो मैंने कहा ना, ये बहुत लाजिम है, इसलिए कि अगर किसी को काम नहीं मिल रहा है, रोज़ी रोटी में कमी है, तो उसके लिए ज़रूरी है कि वो तौबा इस्तिग़फ़ार करे। अल्लाह रब्बुल इज़्ज़त ने सूरह नूह सूरह नंबर 71 और आयत नंबर 10 से लेकर जो है 12 के अंदर अल्लाह सुब्हान तआला फरमाता है, नूह अलैहिस्सलाम ने अपनी कौम को दावत दी और कहा फ़कुल तस्तग़फ़िरु रब्बकुम इन्नहु काना गफ़ारा, और ऐ अल्लाह मैंने इन लोगों को दावत दी और कहा कि तुम अल्लाह से इस्तग़फ़ार करो, इन्नहु काना गफ़ारा, तुम देखोगे कि जो है तुम अगर माफ़ी मांगो तो मेरा रब जो है तुम्हें माफ़ करने वाला है। युरसिलिस समा अलैकुम मिद्रारा, और तुम पर जो है मूसलाधार बारिश जो है बरसा देगा। वह युमदिदकुम बिअमवालिम वबनीन, और तुम्हारे में इजाफा कर देगा माल में तुम्हारे, और तुम्हारे लड़कों में इजाफा कर देगा। वह यजअलकुम जन्नातिन वयजअलकुम अनहारा, और तुम्हें बेहतरीन बागात अता फरमाएंगा और तुम्हें नहरें अता फरमाएंगा। क्या कहा नूह अलैहिस्सलाम अपनी कौम को, ऐ मेरी कौम इस्तग़फ़ार कर लो, तौबा कर लो अपने रब से, वो तुम्हें माफ़ करेगा, आसमान से मूसलाधार बारिश बरसाएगा, क्यों तुम इस्तग़फ़ार अगर तौबा करो तो तुमको माल में बढ़ा देगा, लड़कों में बढ़ा देगा, और तुम्हें बागात देगा और नहरें जारी कर देंगे। तो इसके अंदर अम्वाल माल में बढ़ा देगा, किसको माल में बढ़ाएगा, इस्तग़फ़ार करने वाले को। तो इस्तग़फ़ार के कई फ़ायदे, एक ये कंटिन्यूसली तीन आयतों के अंदर आ रहे, क्या क्या फ़ायदे, एक इस्तग़फ़ार करने से अल्लाह माफ़ करेगा, इस्तग़फ़ार करने से आसमान से मूसलाधार बारिश बरसेंगी, इस्तग़फ़ार करने से माल में इजाफा होगा, इस्तग़फ़ार करने से जो लड़कों में इजाफा होगा, मतलब औलाद होंगी, इस्तग़फ़ार करने से बागात अच्छे रहेंगे, इस्तग़फ़ार करने से नहरे अल्लाह बागात में जाएंगे। 6 फ़ायदे उठा लीजिए आप इस्तग़फ़ार के, सर अल्लाह से माफ़ी से लेकर तो अपनी हर चीज़ में। तो माल में इजाफा कैसे होगा, इस्तग़फ़ार है ना। आप नौकरी क्यों चाहते हैं, ताकि सिर्फ मेहनत करके आ जाए उसके बदले कुछ नहीं, माल चाहते हैं ना, माल में इजाफा होगा इस्तग़फ़ार से। तो इस्तग़फ़ार करें, कोशिश करें, तवक्कुल करें, तख्वा इख्तियार करें, याद रखिए, ठीक है। आइए आगे बढ़ते हैं। काम और नौकरी की तलाश से मायूस ना हो। अब बहुत सारे लोग काम और नौकरी की तलाश में निकलते हैं, मायूस जाते हैं, नहीं मिल रही, मायूस ना हो। क्यों, आपका रिस्क जितना लिखा है उतना आप तक पहुँचना ही है, लेकिन कोशिश करना छोड़ना नहीं है ये, अरे अब तो पता चल गया अपने को, नहीं कोशिश करते रहे, जो मिलना है वो मिल के रहेगा, लेकिन आपको मालूम है क्या मिलना है, नहीं मालूम है, इसलिए कोशिश करते रहे, तलाश करते रहे, तो मायूस ना हो, ठीक है। और जितने अजबाब हो सकते हैं सारे अजबाब आजमा लें, रिज्यूम बनाए, अच्छी अच्छी जगह रिज्यूम्स ड्रॉप करे, नई नई जगह जाए, लोगों से मुलाकात करे, बात करे, वसीले तलाश करे, जो कुछ दुनियावी अजबाब होते हैं सारे इस्तेमाल कर ले, जो हलाल अल्लाह ताला ने रखे हमारे लिए, سمجھنا بات کو، اس بات کو بھی ذہن میں رکھیں. اسی طرح جو حرام مال کی طرف ذرہ برابر بھی نہ، چاہے تھوڑا کیوں نہ ہو، مجبوری میں کیوں نہ ہو، حرام کی طرف نہ جائے. بہت سی بار ہوتا ہے یار بہت کوشش کر لیا، اب چلو لگ جاؤ کہیں بھی جا مل رہا ہے، حرام کی طرف مت جائیے چاہے کتنی ہی کوشش کرنا پڑے آپ، ذرہ برابر بھی حرام کی طرف نہ جائے. دنیا بھی ساری کوشش کر لے. اسی طرح جو ہے لوگوں کے مال کی تما نہ کرے، ان کے پاس اتنا ہے ان کے پاس اتنا ہے، بہت سے لوگ ہوتے ہیں اور اسی چکر میں ان کے پاس کچھ نہیں آتا ہے. ٹھیک، لوگوں کی مال کی ذرہ برابر بھی تما نہ کرے اور دھوکے سے حاصل کرنے کی کوشش نہ کرے. ہوتا ہے نا کبھی آدمی جب پریشان ہو جاتا ہے نا تو مال کو، ارے سب کو اس کا احساس ہوتا ہے اور کیا کرتا ہے پھر، ان کے پاس آ رہا نا اب لوٹ لے لیے تو کیا ہو گیا، دیا اللہ نے تو لے رہے ہم ان سے، جھوٹ بول کے لے لیتے ہیں، لوٹ لیتے ہیں، دھوکہ دینا شروع کر دیتے ہیں، بولتے ہیں یار پیسے نہیں آ رہے تو کچھ نہ کچھ کرنا ہے، چوری کر لیتے ہیں، سمجھ رہے ہیں، یا کہیں ذمہ دار ہیں تو وہاں سے چرا لیتے ہیں چیزوں کو، وہ نہیں کرنا ہے. اس بات کو ہم ذہن میں رکھیں. اسی طرح جو ہے جب جو ہے انسان کے رزق کے دروازے جو ہے کھل جائے تو اسے لازم پکڑے کہ وہ تھوڑا ہی کیوں نہ ہو اس کو لے لے. جب اللہ رزق کا دروازہ کھول دے تو اس کو پکڑ لے، لازم ہے پکڑ لے چاہے تھوڑا کیوں نہ ہو. یہ بات کیوں کہہ رہا ہوں، آج کل نوجوانوں میں ایک مسئلہ یہ ہو گیا ہے کہ اگر سمجھ لیجئے ایک نوکری ہے، بہت دن سے پریشان ہے، اب ایک نوکری مل رہی ہے، نوکری کیا ہے، جو بھی نوکری ہے، جو بھی جاب ہے، نہیں میرے لیول کے نہیں ہے، لیکن ادھر فاقوں میں زندگی گزر رہی ہے نا، نہیں فاقوں میں گزاریں گے، پھٹے کپڑے پہنیں گے، لیکن لیول جب تک نہیں آئیں گے جب تک کچھ نہیں کریں گے. ٹھیک، تو اب عمر تھی 25 سال، 25 سال میں کر لی ایم بی اے کر لی، انجینئر بن گئے، اب 35 سال تک انتظار کر رہے ہیں، لیول نہیں مل رہا نا ان کا، 35 سال بعد ویسے بھی آپ بیکار ہو جاتے ہیں. آپ اگر کسی کورس کے کرنے کے بعد 1 سے 2 سال جاب نہیں کرتے ہیں تو کوئی کمپنی والا آپ کا ریزیوم ہاتھ میں بھی نہیں لیتا ہے، بولتا ہے یہ فالتو گھوم رہا تھا. آپ اگر یہی بولتے میں لیبر جاب کر رہا تھا تو بھی وہ ایکسیپٹ کریں گے، لیکن خالی تھا ایکسیپٹیبل نہیں ہے ان کے لیے، کہ ایک آدمی خالی کیوں تھا، ریزیوم میں گیپ نہیں ہوتا، یاد رکھیے لوگوں کی، سمجھ رہے ہیں بات. تو یہ ایک بہت بڑا مسئلہ ہو گیا ہمارے پاس، نہیں میرے لائق نہیں. میں ایسے لوگوں کو جانتا ہوں جنہوں نے انجینئرنگ کی، ان کے ساتھ والے اسٹیٹس تلاش کرے، مطلب جاب نہیں حل رہا ہے، اسٹیٹس تلاش کرے کہ وہ کمپنی، وہ جاب، وہ کام. یہ لوگ اللہ پر توکل کی، حلال اوپننگس ملی، چلے گئے، 3-3-4-4 ہزار پر لیبروں کو گائیڈنس دیا، بہت نومینل سیلری اس پر، اور آج الحمدللہ کمپنی کے مینیجرل پوزیشن اپنے اپنے شعبے میں بن کے بیٹھے ہوئے، بہت زیادہ وقت نہیں، 10 سال کے عرصے کے اندر انہوں نے جو حلال اوپننگ ملی چھوڑا نہیں اس کو، ظاہر نہیں کیا کہ ہاں یہ تو لیول کا نہیں، اپنے فوراً لے لیا. اچھا وہ لوگ جو یہ سوچ رہے تھے ایک اسٹیٹس کا جاب ملے گا، آج بھی وہ اسٹیٹس بھرا ہے کسی نہ کسی، ان سے تو لو ہے، لیکن سمجھ رہے ہیں یہ اتنے آگے بڑھ گئے چونکہ حلال اوپننگ ملی، پیچھے نہیں ہٹے، نکلو. یہ بڑی اہم چیز ہے، یہ بڑی اہم چیز ہے. اسی طرح اور ایک چیز ذہن میں رکھیے، حلال کام میں شرم محسوس نہ کریں. تو یہ مسئلہ ہے نا، یہ شرم کی وجہ سے، میں ایم بی اے ہوں، میں ایم سی اے ہوں، میں انجینئر ہوں، تو میں یہ اسٹیٹس کا جاب نہیں کر سکتا. حلال کام میں شرم محسوس نہ کرے، بلکہ کتنا بھی چھوٹا ہو اگر حلال ہے تو اس کو اختیار کرے، اس کے مقابلے میں حرام کو چوائس نہ رکھے. ہوتا ہے نا ایک حلال کام میں 10,000 تنخواہ ہے، حرام کام میں 40,000 ہے، تو آدمی بولتا نہیں حرام کریں گے نہیں. حلال کام چاہے جتنا چھوٹا لگے، کیونکہ وہاں پاس کام کو بھی لوگ چھوٹا اور بڑا سمجھتے ہیں. آج کل حرام حلال کی تمیز کم اور چھوٹے بڑے کی تمیز زیادہ ہے. انہوں کیا کر رہے ہیں، انہوں فلاں جگہ یہ کر رہے کام، ارے لیکن وہ حرام ہے نا، ارے اسٹیٹس دیکھو، گاڑی دیکھو، بنگلہ دیکھو، فلاں دیکھو، پیکیج دیکھو، یہ دیکھا جا رہا ہے. نہیں حرام حلال نہیں، کوئی تمیز نہیں، حرام حلال یہ اصل تمیز ہے، پھر چاہے حلال کام چھوٹا ہی کیوں نہ ہو. ایک مرتبہ میں ایک ہاسپٹل میں تھا، وہاں درس ہوتا تھا ہر جمعہ. اب ہوتا یہ تھا کہ ہاسپٹل میں وہ کمپاؤنڈر جہاں بیٹھتا ہے وہ سب سے اچھی جگہ تھی بیٹھ کر خطاب کرنے کی، یہ تو وہ سینٹر میں بیٹھتا تھا ہاسپٹل. تو میں جب وہ تھوڑا وقت ملتا تھا ہاسپٹل، چونکہ دوپہر میں بند ہوتا تھا، تو میں وہاں جا کر اس کی جگہ بیٹھ جاتا تھا، پھر وہاں سے درس لیتا تھا تاکہ سامنے بیٹھنے والوں کو آسانی ہوتی تھی. تو ایک صاحب مجھے ہمیشہ بولتے تھے وہاں مت بیٹھو آپ، وہاں مت بیٹھو آپ. اب میں نے کہا سب سے بہترین پوزیشن ہے لوگوں کو دیکھنے کی، بیچ میں ہے ہاسپٹل کے. اب کبھی کبھار کیا ہوتا تھا، جب وہاں بیٹھے رہتے تھے ہم اور درس چالو نہیں ہوتا تھا، لوگ آتے تھے، کمپاؤنڈر صاحب وہ ڈاکٹر صاحب کب آئیں گے، تو مجھے ٹائمنگ پتا تھا، میں بولتا تھا ان شاء اللہ 2:30 بجے کے بعد ڈاکٹر صاحب آئیں گے. تو وہ آدمی مجھ پہ ایک دن ہنسنے لگا، میں آپ کو اس لیے تو بولتا، بولے وہاں نہیں بیٹھنا، بولے سب آپ کو کمپاؤنڈر سمجھتے. بولے بولا اس میں برائی کیا، اگر لوگ مجھے کمپاؤنڈر سمجھتے ہیں یہاں تو اس میں برا کیا ہے، اور اگر یہاں بیٹھ کر میں درس بھی لے سکتا ہوں، ڈاکٹر صاحب کب آ رہے بول سکتا ہوں، تو اس کے دو فائدے، ایک میں درس سینٹر سے لے رہا ہوں تو سب میری بات برابر سن سکتے ہیں، آواز ہی برابر ڈسٹریبیوٹ ہوتی ہے، اور دوسرا فائدہ مجھے یہ ہوتا ہے کہ ڈاکٹر صاحب کو بھی خوشی ہوں گی، یار یہ آدمی بیٹھتا ہے تو ان کے پیشنٹس کو یہ نہیں بولتا کہ درس ہو رہا چلو بھاگو بعد میں آنا، ابھی کیا آ کے پوچھ رہے، میں نہیں بول سکتا، دکھ رہا نہیں کیا لکھا ہوا، मैं उनको भी गाइड कर रहा हूँ कि ढाई बजे आएंगे, यहाँ के लिखा हुआ था वहाँ, फिर भी लोग पूछते थे ढाई बजे आएंगे इंशाल्लाह, आप ढाई बजे आइए, समझे आप। तो लोग इंतज़ार करते कभी कभी दर्स में बैठ जाते थे, तो ये भी एक फ़ायदा कि उनके दवाखाने का भी सिस्टम चल रहा है, लोग दर्स में ऐड भी हो जा रहे हैं, समझ रहे। तो वो उस कंपाउंडर की जॉब को छोटा समझते थे, इसलिए हंसते थे और मुझे उस सीट पर नहीं बैठने का बोलते थे। ये जहन से स्टेटस निकाल दीजिए, अल्लाह का दिया हुआ स्टेटस ही सबसे असल स्टेटस होता है। ये बात मैं क्यों कह रहा हूँ कि ये बड़ी अहम चीज़ है। आजकल नौजवान यूज़ तो ये बड़ी चीज़ आ चुकी है। आज एक नौजवान को अगर साइकिल चलाने का बोले तो चला लेगा, उसको बोले लूना पे जाओ, मर जाऊँगा लूना पे नहीं जाऊँगा, लेकिन चूंकि साइकिल भी एक स्टेटस है, कैसा बड़ी बड़ी गाड़ियाँ चला के बोर हो गए तो आज साइकिल चला रहा, स्टेटस है, लेकिन लूना स्टेटस नहीं है। दिस इज ये प्रॉब्लम है, प्रॉब्लम ये। कभी कभार होता है, बहुत सारी बार मैं ट्रैवल करता हूँ तो लोगों की एक जहनीत होती है मेरे ताल्लुक से, फैज़ भाई BMW में घूमते होंगे, ऑडी होंगे उनके पास, सात चार में दो चार गार्ड होंगे, किसी से मिलते नहीं होंगे, लोग धक्का दे देते होंगे। अब मैं जनरली ऑटो से या टू व्हीलर पे सफ़र करता हूँ, या किसी के पीछे बैठा हुआ दिखता हूँ, या फिर पैदल रहता हूँ। गाड़ी भी है लेकिन निकालना, सिटी में चलाना इतना उकताहट होती है कि उससे अच्छा पैदल जाने में आदमी उतनी देर में पहुँच जाता है। तो समझ रहे आप स्टेटस। अब समझ लीजिए किसी की गाड़ी पे बैठने जा रहे हैं, अरे फैज भाई सीट डाउन है वो, उस पर कहाँ बैठ रहे हो, करिश्मा इधर पर, इधर आइए। तो मेरा सीट डाउन और करिश्मा से क्या ताल्लुक, मुझे सिर्फ यहाँ से वहाँ ट्रैवल करना, किसी की भी गाड़ी पे जा सकते, समझ रहे आप। नहीं बैठने देते, नहीं आप इधर बैठिए, कार मंगा रहा मैं आपके लिए, नहीं कार की जरूरत नहीं भाई, मुझे यहाँ जाना है, अपनी कार से परेशान हो गए तो आया हूँ मैं यहाँ, नहीं कार मंगा रहा मैं आपके लिए, ऐसे कैसे आप जाएंगे। स्टेटस बना लिया गाड़ियों, समझ रहे आप, समझ रहे आप। ये नहीं होना चाहिए, ये नहीं होना चाहिए। अल्लाह ने जो दिया उसका शुक्र है, लेकिन ये सारे मीन्स है अल्लाह को खुश करने के लिए, ये राज़ी करने के ज़रिए। अगर इनको तकब्बुर का ज़रिया बना लेंगे तो ये हमारी हलाकत का दुनिया में वजह बन जाएंगे। गाड़ी क्यों अल्लाह ने दी, स्टेटस नहीं है वो मीन्स है सफ़र करने का। अल्लाह का शुक्र अदा करें कि अल्लाह ने इतना अच्छा सफ़र दिया, फोर व्हीलर है, बैठ के AC में आराम जा रहे, मीन्स है, लेकिन ये स्टेटस नहीं है, समझ रहे। साहबा ने घोड़े इस्तेमाल करे, ऊँट इस्तेमाल करे, गधे इस्तेमाल करे, खच्चर इस्तेमाल करे सफ़र के लिए, वो सब के लिए वो मींस था ट्रैवलिंग का, स्टेटस किसी के लिए भी नहीं था। कोई गधे पे जा रहा तो स्लो जाता है मालूम, और गधा जंग में काम नहीं आता, बहुत जल्दी बिदक जाता है, आ ही नहीं सकता जंग में। खच्चर बहुत वजन उठाता है, समझ रहे आप, इंसानों के मुकाबले में खच्चर वजन ज़्यादा उठाता है, तो उसके लिए काम आता है। कभी कभी इंसान भी उस पर सफ़र कर लेता है, लेकिन वो भी जंगों में काम नहीं आता है। लेकिन घोड़ा रफ्तार भी रखता है, स्पीड भी है, जंगों में भी जाता है, जंग में घोड़े डरते नहीं याद रखे जाने के लिए। ऊँट जंगों में भी जाते हैं, और ये रफ्तार में तो तेज नहीं होते लेकिन बहुत ज्यादा सामान को बहुत दूर तक ले जा सकते हैं। साहबा ने सब इस्तेमाल किया, ऊंट इस्तेमाल किया। आप सल्लल्लाहु अलैहि वसल्लम, खुद ईसा अलैहिस्सलाम के बारे में आता है, ईसा अलैहिस्सलाम गधे पर सवारी की, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम गधे पर बैठे, खच्चर पर बैठे, घोड़े पर बैठे, ऊंट पर बैठे। ये सब मीन्स है, जो मिला आपको सफर पूरा करना है अपना, समझ रहे आप। ये तकब्बुर नहीं, ये स्टेटस नहीं होना चाहिए, मैं ये बोलना चाह रहा हूं। तो हमारे पास मसला ये हो गया कि स्टेटस बन गई नौकरियां भी, वो लेबल और वो नाम। अरे वर्कर कैसे बन सकता मैं, अरे लेकिन हलाल रोजी है, तुम जहाँ वहाँ काम कर रहे हो ना एज अ गाइड, वहाँ तुम हराम चीज़ों की तरफ गाइड करते हो लोगों को, ये हलाल नहीं, मैं नहीं कर सकता। तो मैं यही बोलना चाह रहा हूँ, वो जहनीत को बदलिए। हलाल अगर है कुछ भी काम कर सकते हो, हलाल अगर है तो, छोटा क्यों ना हो, बहुत छोटा है लेकिन हलाल है। आप देखिए जब वो करेंगे ना, अल्लाह ऐसी बरकत देंगे कम माल में बहुत बड़े बड़े काम, औलाद अच्छी निकल जाएंगी, बीमारियों से अल्लाह दूर कर देंगे आपको, बड़ी बातें हैं ये। आप बहुत सी बार ये चीज़ें हम नहीं समझते, हमको क्या लगता माल की ज़्यादती, आप ये नहीं देखते औलाद का बिगाड़, माल का ज़ाया होना, बीमारियों का होना, ये सब भी जो है अल्लाह की तरफ से फिर अजाब के तौर पर आता है जब हम हलाल हराम में तमीज़ रखते हैं। तो ये बात मेरी याद रखिए, हलाल काम चाहे कितना ही छोटा हो, हराम के मुकाबले में इसको तरजीह दीजिए, और छोटा होने की वजह से स्टेटस के लिए काम मत कीजिए, हलाल रोजी कमाने के लिए काम कीजिए। हलाल है बस मुझे करना है, अरे मैं तो वहाँ इंजीनियर था, इतने लोगों को, हज़ार लोगों को संभालता था, हो गया सब। प्रेजेंट क्या है, सहाबा बड़े बड़े पोजीशंस पे, बड़ी बड़ी मालो दौलत के हामिल, मक्का को छोड़ा, हिजरत की, मदीने में आए, ख़त्म हो गए। एक तरह से देखा जाए तो फ़ख्र और फाके में आ गए, भुखमरी में आ गए, क्यों तो मदीना खुद इतना बड़ा कोई स्टेट नहीं था कि इतने लोगों को संभाल सके, फिर उस पर जंगें छिड़ गई, फ़ख्र और फाके में आ गए। तो कभी ये नहीं बोला यार कितने अच्छे थे मक्का में, इतने अच्छे हालात थे, नहीं, जो था वो हो गया, अब क्या करना है। और फिर जो उन्होंने कारनामे अंजाम दिए, अगले आने वाले 50 साल में मदीना जैसा शहर दुनिया में नहीं था। फिर न सिर्फ उनकी ज़ाती ज़िंदगियाँ बदली, नासिब उनकी ذاتی زندگیاں بدلی, مدینہ جیسا میٹروپولس جس کو بولیں گے, اتنا بڑا میٹرو سٹی دنیا میں موجود نہیں تھا کہ دنیا کی منڈی کے بھاؤ مدینہ سے طے ہو رہے ہیں. سب سے بڑا شہر دنیا کا بن گیا, 50 سال میں یہ تبدیلی آ گئی, سمجھ رہے. تو اللہ نے ان کو اسکریچ سے شروع کیا, انہوں نے سب کچھ چھوڑ کر آئے مدینہ. اور مدینہ ویسے بھی کوئی زرخیز زمین نہیں تھی, یاد رکھیے مدینہ جو ہے وہ بیماری والی, یثرب بولتے تھے بیماری والی زمین تھی. نبی اکرم صلی اللہ علیہ وسلم آئے, مدینہ تو نبی ہوا, اور اس کے بعد اللہ تعالیٰ نے اس شہر کی جو ہے جس کو کایا پلٹ دی, اور وہ حرم بن گیا. پھر جیسا مکہ حرم ہے ویسے مدینہ بھی حرم ہے, سمجھ رہے. تو صحابہ نے یہ نہیں بولا کہ اب اتنے بڑے اسٹیٹس چھوڑ کے آئے مکہ سے اللہ کے رسول, اب کیا یہ چھوٹے کام نہیں ہوں گے ہم سے. چھوٹے کام تو دور کی بات, کپڑے نہ ملے تو آپ معلوم ہے نا, صحابہ کپڑے نہیں تھے مدینہ میں, یہ بھی غربت کی حالت تھی. جس کے تعلق سے ایک واقعہ ابو ہریرہ رضی اللہ عنہ فرماتے, جب میں آیا اسلام قبول کیا تو نبی اکرم صلی اللہ علیہ وسلم نے مجھے اصحاب صفہ میں شامل کر دیا. میں جب صفہ میں رہتا تھا تو ہم لوگ جو کپڑا پہنتے تھے وہ کہتے کہ ہم, مجھے کپڑا پہننے کے لیے میں نے ایک چمڑے کا جو ہے ایک چیز لائی تھی, چمڑا. اس چمڑے کو اتنا تھا آگے اور پیچھے, مطلب شرمگاہ کا اگلا حصہ اور پچھلا حصہ ہم ڈھاکتے تھے, اور سینے کو بھی نہیں تھا, تو میں نے کانٹے لگائے تھے, بڑے بڑے کانٹے دونوں طرف سے. لیکن اس میں پرابلم یہ تھا کہ جب جھکتے تھے نا تو شرمگاہ کھل جاتی, چونکہ بیچ میں سے سینے کچھ نہیں تھا, اتنا ڈھیلا نہیں تھا کہ بیچ میں سے پائجامے کو سیتے نا ویسا, تو صرف آگے اور پیچھے ہمارے جس کو بولیں گے چمڑا لیدر لگا ہوا تھا, اور اس لیدر کو ہم نے صرف کانٹوں سے جو ہے روک کے رکھا تھا کہ کھلنا نہیں, لیکن جب جھکتے تھے نا تو شرمگاہ کھل جاتی تھی, کیوں چونکہ وہ بیچ میں سے نہیں تھا, اتنا بڑا نہیں تھا وہ, تو غربت کی حالت تھی, لیکن ان کو پرواہ نہیں تھی, اس لیے کہ وہ جانتے تھے ان کا رب آزما رہا ہے ان کو, ٹھیک ہے. اور اللہ نے قرآن وعدہ کر چکا تھا کہ نیک بندوں کو اللہ اس زمین کا وارث بنا دے گا, اور وہ بنے اس کے بعد. تو اصل چیز وہ ہے, یاد رکھے. تو حرام حلال کی تمیز رکھیے, چھوٹا بڑا کچھ بھی نہیں ہوتا, یاد رکھیے. ہم کوئی بھی کام اسٹیٹس کے لیے نہ کریں, میرا حلال رزق کمانا اللہ کو راضی کرنے کے لیے, اسٹیٹس کے لیے نہیں کہ میں مینیجر کہلاؤں گا. ارے وہ کہلاؤں گا وہ سیکنڈری چیز ہے. جب آدمی کوئی کام کرتا ہے تو خود بخود پوزیشن ساتھ آتی ہے, نام ساتھ آتا ہے, لیکن اس کے لیے کام نہیں کرتا ہوں میں. اس چیز کو اگر نوجوان ذہن میں رکھیں نا, تو بہت سارے خالی نوجوان ہیں نا کام سے لگ جائیں گے. نہیں نہیں نہیں, ابا نے بول دیا ایم بی اے, تو اس کے اس سے چھوٹی تو نوکری ہونا ہی نہیں, تو جاؤ انتظار کرو. پھر ابا نہیں آتے بعد میں, ابا ہی بعد میں بولتے ابھی شادی نہیں ہوں گی تمہاری, ابھی بھی نوکری کو نہیں لگے. تو حلال روزی ہے میرے والد, اور یہ صحیح دکھ رہا ہے, فرسٹ اوپننگ ہے, چلا جاتا ہوں, دیکھیں گے اگلا انشاءاللہ, اللہ تعالیٰ راستے کھولیں گے. میں نے ایسے بھی لوگوں کو دیکھا ہوں جو بہت مالدار ہیں اپنے گھروں سے, لیکن کسی کام کرنے کو چھوٹا سمجھ کے کبھی نہیں شرمائے, اور وہاں سے پھر شروع کیا, چونکہ ان کے فیملی کا یہ سسٹم ہے کہ ہر آدمی اسکریچ سے سالو کرتا ہے اور پھر کچھ نہ کچھ کر کے بتاتا ہے. سب کرنا ہے, تو شرمائیے مت, حلال میں مت شرمائیے, حرام میں اتنا شرمائیے کہ اس کو کبھی مت کیجیے. ہمارے پاس کیا ہے کہ حرام میں نہیں شرما رہے, حلال میں نہیں ہونے جمتا ہوں میں, لیکن حرام میں بالکل دھڑلے سے. اس چیز کو ذہن میں رکھیں. اس کے علاوہ یاد رکھیں, جامع ترمذی کی ایک روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص یہ دعا کرے, میں دعا کا ترجمہ رکھ دیتا ہوں کے اندر, آپ صلی اللہ علیہ فرمایا جس کا ترجمہ یہ اور اس کا فائدہ پھر میں رکھتا ہوں, یہ دعا ایک انسان لازم جانے جو جس کے پاس نوکری نہ ہو, کام نہ ہو اور اس میں تنگی ہو. آپ نے فرمایا, دعا کا ترجمہ دیکھیں جامع ترمذی کس طرح سے, آسمان اور زمینوں کے رب, ہمارے اور ہر چیز کے رب, دانے اور گٹلی کو پھاڑنے والے, مطلب جو اگتا ہے نا دانا پھاڑنے والے, تورات انجیل اور قرآن کو نازل کرنے والے اللہ, میں تیری پناہ مانگتا ہوں ہر اس شریر کے شر سے جس کی پیشانی تیرے ہاتھ میں ہے. تو ہی اول ہے, تجھ سے پہلے کوئی چیز نہیں, تو ہی آخر ہے, تیرے بعد کوئی چیز نہیں, تو ہی ظاہر ہے, بس تجھ سے اوپر کوئی چیز نہیں, اور تو ہی باطن ہے, اور تجھ سے قریب کوئی چیز نہیں. مجھ سے قرض دور کر دیجئے, اور فخر اور فاقے سے میری کفایت کر دیجئے. یہ دعا ہے, فخر اور فاقے سے میری کفایت کر دیجئے. تو اگر انسان یہ دعا کو لازم جان لے اور اس کو پڑھے تو انشاءاللہ عزیز فخر اور فاقہ اس سے دور ہو جائیں گا, ٹھیک ہے. عموماً دیکھا جاتا ہے کہ جب انسان کو نوکری نہیں ہوتی ہے یا فخر اور فاقہ ہوتا ہے تو کیا کریں. یہ چند باتیں تھیں, یہی باتیں نہیں تھیں, یہ چند باتیں تھیں جو مناسب میں نے آپ کے سامنے رکھی. اللہ رب العزت سے دعا کہ اللہ سبحانہ تعالیٰ ہم تمام کو کتاب و سنت کے مطابق جو ہے زندگی جینا ہمارے لیے آسان کریں, ہم تمام کو جو ہے حلال روزی دے اور خوب روزی عطا فرمائے, برکت والی روزی عطا فرمائے, ہم تمام کو قرض کے بوجھ سے جو ہے محفوظ رکھے, اور جن پر قرض ہے اللہ ان کے قرض کی ادائیگی میں آسانی کرے, جب تک ہمیں زندہ رکھے, ایمان اور اسلام پر زندہ رکھے, خاتمہ ایمان پر ہو. وآخر دعوانا ان الحمد للہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, الحمد لله رب العالمين. بسم الله الرحمن الرحيم, الحمد لله رب العالمين, والصلاة والسلام على خاتم النبيين والمرسلين, رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي, اما بعد. जी अस्सलाम वालेकुम फैज़ भाई, जिस तरह आपने ये बिज़नेस का खर्च का बोले, तो कुछ लोग बोलते हैं कि तिजारत जो है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का पेशा है। अब कुछ हम इंजीनियरिंग कर रहे तो वो लोग बोलते हैं कि तुम ये कर रहे तिजारत करिए, तो अब इसमें कैसा है आप? भाई ने एक अच्छा सवाल किया, उन्होंने ये सवाल किया कि बहुत से लोग कॉलेज जाते हैं इंजीनियरिंग वगैरह करके नौकरी के लिए जाते हैं, तो उन्होंने कहा कि बहुत सारे लोग बोलते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ताजिर थे, बिजनेसमैन थे, तो लिहाजा तिजारत करना चाहिए, ये नहीं करना, ये कहाँ था। देखिए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ताजिर बनने से पहले किसी के माल के ज़िम्मेदार थे। मतलब आप सल्लल्लाहु अलैहि वसल्लम पहले दूसरों का माल लिया करते थे, ले जाकर मंडी में फ़रोख्त किया करते थे, और उस पर आने वाले नफ़ा में बिज़नेस पार्टनर हुआ करते थे। एक्चुअल आपका इन्वेस्टमेंट नहीं था, ठीक है। आप ऐसी तिजारत करते रहे और कई लोगों की करने के बाद आखिर तिजारत आपने जिससे की वो थी खदीजा रज़ी अल्लाह अन्हा। आपका इनसे निकाह नहीं हुआ था। खदीजा रज़ी अल्लाह अन्हा एक बिज़नेस वूमेन थी, इंटरनेशनल ट्रेड था, आप शाम वगैरह अपना माल भेजा करती थी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सदाकत, सच्चाई, अमानतदारी की जब खबर पहुंची, आपने अपने ग़ुलाम से कहा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को पेश किया जाए कि क्या मेरा माल लेकर, मेरा बिज़नेस का सामान लेकर वो मंडी में फ़रोख्त करेंगे मेरी तरफ से, और जो भी आएगा म्यूचुअली वो जो पहले लेते थे मुझसे भी ले ले परसेंटेज। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तिजारत पसंद आई। जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से ट्रेड करते रहे, खदीजा रज़ी अल्लाह अन्हा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की आदत, सिफ़ात, हरकत, सकनात, अखलाक देखती रही और मुतासिर होती गई। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को भी जाहिर सी बात है, जब जिससे वो माल ले रहे थे, जिसका बिज़नेस कर रहे थे, उनके अखलाक भी, तो देखिए आप किसी से ना मिले भी हो तो उसके बिज़नेस ट्रांजेक्शन या एक फ़ोन कॉल से आप अंदाज़ा कर सकते हो उसकी शख्सियत का क्या है। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम वो रहे थे। उसके बाद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तरफ रिश्ता भेजा गया, मतलब ये देख कर कि इतनी अमानतदार है फलाएँ, आप सल्लल्लाहु अलैहि वसल्लम भी देख चुके थे ये खातून कितनी अमानतदार है, और फिर बाद में आपका निकाह हुआ। निकाह के बाद जब उसके बाद भी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम यही काम करते रहे, खदीजा रज़ी अन्हा उसकी ओनर थी, आप सल्लल्लाहु अलैहि वसल्लम उनके बिज़नेस कारवां या कारवां ले जाते थे, करते थे। जब आप नबी बने तो खदीजा रज़ी अन्हा ने इस चीज़ को, आपकी काम को देख कर, उसकी अहमियत को देखते हुए पूरी तिजारत अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को सौंप दी। कहा आप इसके ओनर हैं, आप जो चाहे कीजिए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उसको किसी और के हैंड ओवर किया और उसका आप फिर मुनाफा लिया करते, मतलब जो काम पहले आप करते थे वो किसी और को दिया, फिर आप उसका मुनाफा लिया करते थे। तो इससे पता चला नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पहले किसी और का बिज़नेस भी किया, फिर अपना बिज़नेस भी किया, फिर किसी और के साथ पार्टनरशिप भी की। ऐसा ही हो गया ना, पहले किसी और का बिज़नेस किया, फिर जब खदीजा ने दे दिया खुद का हुआ, फिर आपने किसी को हैंड ओवर करके उसमें पार्टनर बन गए, समझ रहे आप। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा ट्रेडिंग की, लेकिन क्या इसके अलावा करना दुरुस्त नहीं है? बिल्कुल ऐसा नहीं, याद रखिए। कोई भी हलाल काम आप कर सकते हैं, ठीक है, प्रेफरेबल है बिज़नेस करना। क्यों लिखते हैं उलमा बहुत सारे कहते हैं कि प्रेफरेबल है बिज़नेस करना, अच्छी बात है। उसकी वजह ये, बिज़नेस और तिजारत के अंदर बंदा हमेशा अल्लाह से लॉ लगाए रखता है। क्यों? अल्लाह और इजाफा और इजाफा और इजाफा लॉ लगाए रखता है। नौकरी में कैसा था, बस इससे इतने ऊपर बढ़ गया, इतना मिल गया, काफ़ी सेटिस्फाइड। तो इसमें क्या होता है, बिज़नेस में बंदा अल्लाह से लॉ लगाया रहता है, बस उसको आगे बढ़ने की रहती, दुआएं करता रहता है कसरत से। नौकरी में कैसा है, मैनेजर ही बन गया तो उसको मालूम मैनेजर की फिक्स सैलरी होती है, उससे ज़्यादा नहीं बढ़ने वाली, तो वो स्टैग्नेंट हो जाता है, उसके प्लान्स भी स्टैग्नेंट होते हैं। जबकि बिज़नेस में अनलिमिटेड, दुआओं में भी, अल्लाह से लॉ लगाने में भी, और उसके प्लान्स भी अनलिमिटेड होते हैं। बिज़नेस में एक फ़ायदा ये भी है कि आप वक्त निकाल पाते हैं बहुत आसानी से अपने दीनी कामों के लिए, अपने दीनी मजालिस के लिए, या कहीं आपको जाना है दीन के लिए, ये एक बहुत बड़ा बेनिफिट है। लेकिन ऐसे सच नौकरी करना कोई बुरी बात भी नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में बहुत कम सहाबा तिजारत, और अक्सर सहाबा नौकरियां करते थे। मतलब सहाबी है रज़ी अल्लाह अन्हु, उनकी तिजारत है, उनके पास काम करने वाले कौन हैं, पूरे लोग सब समझ रहे ना, नौकरी करते थे, समझ रहे आप। बिज़नेस तो बहुत कम लोग करते थे। तो ऐसे सच बिज़नेस प्रेफरेबल है जो कर सकता है, इसमें वक्त ज़्यादा मिलता है, इंसान हमेशा आगे बढ़ता है, कभी रुकता है, स्टैग्नेंट नहीं होता है, हमेशा अल्लाह से, मतलब स्काई इज़ द लिमिट होती है ना, अल्लाह से उम्मीदें करता है, खूब काम आगे बढ़ाते रहता है, ये एक अच्छी बात है। लेकिन ऐसा तो मैं नहीं कहूँगा किसी को बोला जाए कि तुम इंजीनियरिंग क्यों कर रहे, बिज़नेस करो उससे अच्छा। मैं समझता हूँ इंजीनियर भी बहुत अच्छे अच्छे बिज़नेस करते हैं, डॉक्टर्स भी बहुत अच्छे अच्छे बिज़नेस करते हैं ना, आईटी फील्ड में लोग जाके बहुत अच्छे बिज़नेस करते हैं। तालीम का ताल्लुक नहीं, तालीम के बाद भी आप बिज़नेस कर सकते हैं, उसमें कोई मसला नहीं। और बिज़नेस के लिए कभी कभार एक्सपीरियंस लेने जॉब करना, ये भी एक अच्छी बात है, क्योंकि तो आप आते ही खुद का शुरू कर देंगे तो नुकसान में होते हैं, अगर आप एक्सपीरियंस गेन करते हैं तो उसके बड़े فائدے ہوتے ہیں. تو پریفریبل ہے, اچھی بات ہے بزنس, چونکہ اس میں خالی وقت دین کے لیے زیادہ مل سکتا ہے. آپ جب چاہے کھولتے ہیں, جب چاہے بند کرتے ہیں, ہینڈ اوور کر سکتے ہیں, آپ دوسرے لوگوں کو ڈیوٹی دے سکتے ہیں کہ آپ کام کرو میں فری رہتا ہوں, اچھی بات ہے. لیکن ہم دیکھتے ہیں یہ ہر کسی کے لیے اس زمانے میں پاسبل نہیں تھا, آج بھی نہیں. تو لہٰذا کیا جا سکتا ہے, لیکن کوئی دوسرا اگر نوکری کرے تو اس کو یہ نہیں بول سکتا ارے تم یہ کہ وہ کر رہے ہیں, اللہ کے رسول تو بزنس کرتے تھے لہٰذا تم بھی بزنس کرو. کرنا چاہیے لیکن کوئی ضروری نہیں ہے. حلال رزق جہاں سے بھی آتا ہے, چاہے چھوٹا چاہے بڑا, وہ حلال ہے اور پسندیدہ ہے. السلام علیکم شیخ. شیخ میرا سوال ہے کہ نوکری کے تعلق سے ہے کہ جو اپن کہیں جاب کے لیے جو جا رہے ہیں اور اپنے کو جو پوزیشن دی جا رہی ہے, تو پوزیشن کا کام کرتے ہوئے اگر وہاں پہ جیسے اپنے سیٹ ہے کوئی, تو بول رہے کہ کپڑا مارو, کوئی بولے پانی لاؤ, تو ایسے ٹائم پہ یعنی وہ لیکن روزی حلال ہے, تو ایسے ٹائم پہ کیا کرنا چاہیے؟ جاب پروفائل الگ ہے, کام الگ کروانا, کام الگ کر, یہ وہ تو کرنا ہی ہے, وہ کام تو کرنا ہی ہے, لیکن دوسرا بھی اس کے ساتھ ساتھ, یہاں تک کہ کپڑا بھی مارنا پڑتا ہے, ایسے ٹائم پہ کیا؟ بھائی نے ایک اچھا سوال کیا ہے کہ جاب پروفائل سمجھو ایک آدمی کی, سمجھ لیجیے ایک جاب پروفائل آدمی کی, وہ انجینئر کے طور پر ایک جگہ جاب پر لگا, یا مینیجر کے طور پر لگا, یا اور پوزیشن, جاب پروفائل ایک. لیکن اب اس سے اوپر جو باس ہے وہ کیا بول رہا ہے کبھی کبھار آ کر کہ بس ڈیسک ٹاپ بھی صاف کر لو نا, تھوڑا یہاں کا سویپنگ کر لیے, صاف صفائی کر لیے, تو کیا آیا تھا جھاڑو بھی مار لیے. تو یہ معاملہ کس حد تک ہے؟ دیکھیے دنیا کے اندر مینجمنٹ کے عمومی طور پر دو مطلب ایسے کیٹیگریز جس کو ہم کہیں گے جس پر عموماً مینجمنٹ چلتے ہیں, ایک برٹشرز کا ہے اور ایک امریکنز کا ہے. یہ دونوں مینجمنٹ کے طریقے ہیں, ٹھیک ہے؟ کہ مطلب برٹشرز کا ایک رول کرنے کا یا مینجمنٹ کرنے کے طریقوں میں سے ایک طریقہ کیا ہے معلوم آپ کو؟ ٹھیک ہے, کہ سمجھ لیجئے ایک آدمی کو ان کو یہ پلان کرنا ہے کہ اگلے سال تنخواہ نہیں دینا ہے یا تنخواہ بڑھانا نہیں ہے. تو برٹش مینجمنٹ کیا کریں گے آپ کو معلوم؟ ایک سال پہلے سے آپ کی اتنی غلطیاں گنائیں گا کہ آپ سال کے بھر بعد بولیں گے نہیں کہ تنخواہ بڑھاؤ. امریکن مینجمنٹ ویسا نہیں ہوتا. امریکن مینجمنٹ کیا کرتا, سال بھر بعد آپ کو ریزن دیتا ہے کیوں تنخواہ نہیں بڑھائی گئی. سمجھیا؟ یہ طریقے مطلب مینجمنٹ کے دو طریقے جنرلی دنیا میں چلتے ہیں, ایک برٹش نے جو بنایا اور ایک امریکنز. امریکنز کا جو مینجمنٹ طریقہ پریفریبلی میں اس کو پسند کرتا ہوں ذاتی طور سے, چونکہ وہ بہت نیچرل ہے اور بہت ساری باتیں اس میں سنت کے مطابق ہیں. جیسے مثال کے طور پر امریکن مینجمنٹ میں آپ اگر دیکھیں گے تو اگر کمپنی کا باس بھی آئیں گا نا تو آ کر اپنا ٹیبل خود صاف کریں گا. ان کے پاس سویپرس یا لوور لیول نہیں رکھتے زیادہ تر, کرا نہیں کرا بولتے کوئی مسئلہ نہیں, وہ خود صاف کر لیں گا. چونکہ وہ مینجمنٹ کا رول یہ کہ خود کرو ہر کام, تم نمونہ بنو اپنے کو ورکرس کے لیے. برٹشرز کا ویسا نہیں, وہاں ایسا ہے کہ وہ آئیں گا ٹپ ٹاپ آئیں گا, ایک ایک چیز کا پروٹوکال مینٹین کیا جائیں گا, کتنے قدم میں درازے پہنچنا ہے, کتنے قدم پلٹنا ہے, کیسے ہوں گا کف کے بٹنس, کیسے ہوں گے یہ, کیسے ان کا الگ ہے. امریکنز اس کے مقابلے پورے الٹے ہیں. برٹشرز کا آپ دیکھیے پورے استری کرے, امریکنز آپ کو کچھ ملیں گے پورے جھنیا بھرے شرٹ پہن کے آئے ہوئے باسیز ہیں. ان کے پاس کام اصل ہے جس کے لیے وہ آئے ہیں, باقی ساری چیزیں بولتے پارٹ ہے, دیکھا جائے گا کیا ہوتا ہے. سمجھا؟ تو یہ دو تھیوری چلتی ہے. تو اگر آپ سمجھو آپ کا باس مخلص آدمی ہے اور اخلاص کے ساتھ ایک صحیح ڈائریکشن دے رہا ہے کہ آپ ٹیبل صاف کر لو نا کیا جاتا ہے, آپ یہ چیز اٹھا لو نا کیا جاتا ہے, تو میں کہوں گا ایک اچھے مینیجر کی یہ پہچان ہے, یہ ایک اچھے پوسٹ والے کی پہچان یہ ہے کہ اپنے چھوٹے کام خود کرتا ہے. جیسا دیکھیے ایک آفس ہے, اب اس آفس میں سمجھو ایک آدمی بیٹھا ہوا ہے. اب ایک ایگزامپل لیجیے گورنمنٹ آفس اور پرائیویٹ آفس کی, تو آپ کو بات سمجھ میں آ جائیں گی. انڈیا لیول پر گورنمنٹ آفس میں ایک آدمی بیٹھا ہوا ہے, آپ بیٹھے بیٹھے کیا کرنا ہے اس کو سمجھ لیجیے, یہ پیپر کو اٹھا کے وہ ٹیبل پہ رکھنا ہے. پیون ادھر آؤ, یہ وہاں رکھو. پیون آتا, یس سر, یہ لے کے وہاں. کتنے دور ہے ٹیبل یہ؟ میری پروفائل ہیڈ کلرک, میں رکھوں گا وہاں, وہ پیون کا کام ہے. یہ پیون آ کے وہاں رکھ کے جائیں گا. سمجھا؟ ٹھیک, ہیڈ کلرک ہوں نا, مذاق تھوڑی ہے میں. ٹھیک, اب میں اسپیکر ہوں, میں آگے کھڑا ہوں, یہ مائک نیچے کرو ذرا, نیچے, یہ اوپر دکھ رہا نیچے کا, بھائی میں کر سکتا ہوں, نیچے کرو, اوپر کرو, اوپر کرو, برابر نہیں کرے آپ نے, ہاں ادھر کرو, ادھر کرو. ارے بھائی خود کر سکتے ہو نا, میری پروفائل اسپیکر ہوں اتنا بڑا, میں مذاق ہے کہ میں مائک کو سیدھا کروں گا اپنے ہاتھ سے؟ ہاں سمجھ رہے آپ بات کو؟ تو اگر وہ مخلص ہے, اب گورنمنٹ کا میں جو ایگزامپل دے رہا ہوں, یہاں کیا ہو رہا ہے, وہ بول رہا ہے میری پوزیشن نہیں ہوں. پرائیویٹ آفس میں کیا ہو رہا ہے, وہاں رکھیں گا, اور یہ پلیز آگے جلدی سے بڑھا دیجیے. وہ گورنمنٹ بینک اور پرائیویٹ بینک کا ایگزامپل بھی دے سکتا ہوں خالی بات سمجھنے کے لیے. گورنمنٹ آفس اور پرائیویٹ بینکنگ میں آپ کو زیادہ سمجھ میں آئیں گے. بینک کے کیوں ایگزامپل دے رہا ہوں, کہ پیسہ ہمارا ہوتا ہے, فائدہ وہ اٹھا رہے ہوتے ہیں اور گھماتے ہم کو ہیں, اس لیے میں ایگزامپل دے رہا ہوں. آپ بینک میں آپ بیٹھے, ایک پرائیویٹ بینک اور ایک گورنمنٹ بینک. گورنمنٹ بینک میں کیسا ہے, ये साइन बराबर नहीं, उधर से वो चेंज करके लाओ। अब वो आदमी भागा उधर, मैनेजर साहब, वो छोटे मैनेजर साहब बोल रहे साइन बराबर नहीं। मैनेजर साहब बोलते इधर जाओ, बड़े मैनेजर दूसरे ऑफिस में, वहाँ उनको बोल के उन्होंने करते, फिर वो जाता मैंने बड़े मैनेजर साहब बोल रहे करके वहाँ से लेके फिर यहाँ आता, फिर इसके साथ कहा जो कैशियर, कैशियर बोलता टेढ़ी साइन नहीं है भी मैनेजर साहब की, डेट लिखे नहीं उन्होंने, फिर जाओ, फिर वहाँ भाग रहा वो कर। प्राइवेट बैंक यहाँ बैठा हुआ है, सर ये साइन गलत है, आप यहीं रुकिए। वो अंदर से जाता, साइन लेकर आता उधर से, हो गया आपका, लेकिन नेक्स्ट टाइम आप इसका ध्यान रखिए। हमारा पैसा लेके वहाँ हम कार्टून बने हुए रहते, प्राइवेट बैंक में हमारा पैसा वो लेके वो कार्टून बनते, मतलब वो भागता हम बैठे रहते, और यहाँ हम भागते वो बैठे रहते। अब आप बोलिए दोनों मैनेजमेंट कौन सा अच्छा है, या आपको समझना है पब्लिक लेवल पर बेनिफिट के लेवल पर वो मैनेजमेंट अच्छा है जिसके अंदर वो खुद भागते हैं और हमारा फ़ायदा उठा रहे तो हमको हमको बेनिफिट देते हैं। तो मैं कहूँगा आपका बॉस मुखलिस है और वो जेन्युइनली आपको ये बोल रहा है, जबकि उसकी नीयत आपको जलील करने की, गिराने की, ये नहीं कि अब देखो इसको मैं कैसा गिरा था, देखा चल साफ कर, तो आप साफ करें, समझ रहे हो। अगर वो नहीं है तो प्रेफरेबली मैं तो ये चाहूँगा कि बॉस खुद अपना काम करना चाहिए, बहुत सारी चीज़ें हर काम में, लेकिन बहुत सारी चीज़ें, और इसको बिल्कुल छोटे होने की अलामत नहीं समझना चाहिए, इसलिए कि जब आप ये करेंगे और अगर उसका मकसद आपको जलील करना है, अल्लाह आपको रफ़त देगा इसके अंदर, समझ रहा, अल्लाह आपको ऊंचा करेगा और आपको उस पोजीशन पे डाल देगा जहां आप होना चाहिए, समझ रहा बात को। तो लिहाजा आप ये मत समझिए कि आप अगर झाड़ू दी तो बुरा, हमारे पास इंडिया में चूंकि हम ब्रिटिशर्स के रूल में रहे, हमारे पास हर चीज़ का एक सिस्टम है, जबकि मैंने ऐसा देखा अमेरिकन बॉसेस को देखा हूं, उनके बारे में मैंने सुना हूं, उनके आने पढ़ा हूं, वो खुद आएगा अपना कैबिन का दरवाज़ा खुद खोलेगा, उसको खोलने और खड़े रहने के लिए जरूरत नहीं है उसको, बल्कि वो खुद उठ के जाएगा, प्रिंटर में पेपर भी डालेंगे, प्रिंट आउट भी निकाले, कभी बार खुद खड़े रहकर लेके आएंगे, कॉफ़ी खुद जाके लेके पीते खड़े रहेंगे, जबकि हमारे पास सिस्टम क्या, कॉफ़ी लाओ प्रिंटर में प्रिंट करके लाओ, वो खुद जा रहा है हर चीज़ को। आप अगर नौकरों को वो करेंगे तो मैनेजर भी मुश्किल होता है। तो आपके बॉस, आपके रिलेशन, वो आपको बेवकूफ़ समझ रहा है या वो मुखलिस है, अगर वो आपको बेवकूफ़ घुमा रहा है तो आप उससे कहिए आप मुझे ऐसा करेंगे तो मैं काम नहीं करूँगा। लेकिन अगर आप रिस्पेक्टफुली बोलेंगे मैं इंजीनियर हूँ, मैं इंजीनियरिंग पोस्ट पर आया हूँ, मैं एक्स्ट्रा काम कर दूंगा, लेकिन आप अगर ऐसा करके बाद में हंसेंगे किसी को बोलेंगे तो फिर मैं ये काम सर नहीं करने वाला हूँ, चाहे आप कुछ भी, ये डिपेंड है आपके डिग्निटी और वहाँ के हालात पर। तो मैं ये नहीं कह सकता हूँ कहीं हाँ कहूँगा और कहीं ना कहूँगा, ये सारी चीज़ें डिपेंड है। तो आप थोड़ा सा उसको भरा एक बार देख लें। डॉक्टर्स के साथ भी बहुत सारा मसला होता है, बहुत सारे डॉक्टर्स ये समझते हैं कि हम अगर ये करेंगे तो वो समझेंगे कि हम डॉक्टर नहीं हैं, ऐसा नहीं होता है आपके कुछ करने से, बल्कि जो आप है वो आप है, बल्कि उल्टा होता है, लोग इजहार करते हैं कि माशाल्लाह देखो इतना बड़ा हो कि भी ऐसे काम भी करता है। तो ये बहरहाल डिपेंड है, इसको मैं कोई एक चीज़ नहीं बता सकता, डिपेंड आप देखिए माहौल, माशरा, समाज, आपका बॉस, बॉस कंपनी के हालात, उसके अतबार से बहरहाल आप करें ना करें आपकी अपनी चॉइस है, लेकिन कभी भी अपने इसको स्टेटस का मसला ना बनाए कि इसे छोटा है बड़ा हो जाऊँगा जी। इंशाल्लाह अज़ीज़ अपनी बात को हम ये ख़त्म करेंगे। वाखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।